सूरत को शुरू करेंगे। समाया करने के बाद जो मैंने कल आपसे वादे किए थे जिन चीजों के बात करने की, इंशाल्लाह वो चीजें भी आज कर दी जाएंगी। आयत नंबर 12 और 13। आप फरमा दीजिए लिल्लज़ीना उन लोगों से कफरू जिन्होंने कुफर किया, मिनल यहूदी वल नसारा वल मुनाफिकीन, यहूदियों से भी कह दीजिए, मुनाफिकीन से भी और नसारा से भी, और बाद रिवायात में ये कि मुशरिकीन से भी कह दीजिए, सतुग़लबूना कि हम करीब तुम मग़लूब हो जाओगे, वतुहशरूना इला जहन्नम और तुम वहां के जाओगे आग की तरफ जहन्नम की तरफ, वह बिकल निहार और वो बहुत बुरा ठिकाना है। हिदायत के इशारे नज़ूल में मुख्तलिफ वाक़यात जिक्र किए गए हैं। पहला वाक़या जो इमाम कुर्तुबी रहमतुल्लाह ने जिक्र किया है कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जब ग़ज़वे बदर से वापस गए तो आपने यहूदियों को जमा फरमाया। आपको पता है मदीना मुनव्वरा में यहूदियों के तीन कबीले रहते थे, बनु नज़ीर, बनु कैंका और बनु कुरैज़ा, और ये मदीना में रहते इसलिए थे कि हुज़ूर पाक आएंगे तो ये उनकी तस्दीक करेंगे, लेकिन जब अल्लाह के नबी आ गए तो इन्होंने इनकार कर दिया। इनके बड़ों ने बड़ी मुश्किल से ये मदीना ढूंढा था, अपनी किताबों की अलामतें देख देख कर कि आखिरी नबी कहाँ आने वाले हैं। फिर मदीना मुनव्वरा में वो अलामतें मौजूद थी तो वहां के मकान बनाए, रहने लगे, फिर आहिस्ता आहिस्ता सूदखोरी और इन चीजों में पड़ गए, और फिर जब अल्लाह के नबी आए तो इन जालिमों ने इनकार कर दिया। तो अल्लाह के नबी इनके साथ जोड़ रखते थे, शुरू में हर किसी के साथ लड़ाई नहीं थी, ग़ज़वे बदर के साथ थी। आपने इनको जमा करके फरमाया कि देखो अब तुम ईमान ले आओ, अगर तुम इस्लाम नहीं लाए तो हम तुम्हारा भी वही असर करेंगे जो अभी हम ग़ज़वे बदर में अबू जहल और उसके टोले का करके आ रहे हैं। तो ये पैसे लगाने लगे, कहने लगे मोहम्मद आपको एक छोटी सी फतह से धोखा हो गया है। ये तो मुशरिकीन ला तजर्बाकार लोग थे, जाहिल लोग थे, उनको जंग करना आती नहीं थी। जब आप हमसे लड़ेंगे ना तो तब आपको पता चलेगा कि जंग होती क्या है। तो जब उन्होंने ये बात कही तो हुक्म हुआ कि कुल लिल्लज़ीना कफ़रू सतुग़लबूना, आप इन काफिरों से कह दें कि तुमने भी मग़लूब होना है। चुनाचे कुछ ही अरसे के बाद ये मारे गए, बनु कुरैज़ा से ज़बह हो गए, बनु कैंका और बनु नज़ीर को वहां से जलावतन कर दिया गया। फिर ये कैसर में जाकर रहे, कुरैज़ा से ज़बह हो गए, बनु कैंका और बनु नज़ीर को वहां से जलावतन कर दिया गया। फिर ये खैबर में जाकर रहे और हजरत उमर रजी अल्लाह तआला अन्हु ने इन्हें खैबर से भी निकाल दिया और पूरा जज़ीरतुल अरब इनसे बिल्कुल पाक साफ हो गया था। और अभी ये लोग फिर अरब में घुसने की कोशिश कर रहे हैं, लेकिन अभी इस्लाम जिंदा है, मुसलमान मौजूद हैं, इंशाल्लाह कुछ नहीं होता। लोग वैसे डराते रहते हैं कि मदीना मुनव्वरा से 80 किलोमीटर के फासले पे इसराइल ने चौकियां कायम कर ली हैं। मदीना मुनव्वरा और मक्का मुकर्मा की हिफाजत के लिए मुसलमानों की एक बहुत बड़ी खेप तैयार है अल्हम्दुलिल्लाह, और किसी भी मसलियत या किसी भी हालात की परवाह किए बगैर, इसलिए खामुखा यहूदियों की साजिशें बता बता के मुसलमानों का खून निचोड़ना और उनको डराने की बजाय मुसलमान फिदाइयों के वाकयात दुनिया को सुनाया करें ताकि यहूदी डरें और उनके दिल में खौफ पैदा हो। ये उम्मत जिंदा उम्मत है, ये चारों तरफ शहीदों के नाम लिखे हुए हैं, ये कमांडर सैफुल्ला शहीद, ये मेरे साथी थे, साथ रहते थे। अब इन जैसे नौजवान मौजूद हैं मुसलमानों के अंदर, और जो अंदर बैठे हैं इनमें से कल कितनों के नाम शुहदा में शामिल होंगे इंशाल्लाह, अल्लाह हमें भी शामिल फरमाए। तो इसलिए हुजूर से कहा गया कि आप बिल्कुल साफ इनसे कह दीजिए सतुग़लबून व तुहशरून इला जहन्नम। ये मुसलमानों को मजमून नवीसी का तरीका भी सिखाया जा रहा है कि ये जो हर वक्त साजिश साजिश साजिश, अमरीका ने ये बना लिया, उसका इंटेलिजेंस निजाम ये कि मिंट के इतने हिस्से में ये हो जाता है, अब तुम अमरीकियों की पैंटें उतार लो इंशाल्लाह उनको पता नहीं चलेगा कि कितनी देर लगी है, चले जाएगी कि उनको जाके वो मिनटों में पता चले, सेकंडों में पता चले। चार तैयारे अगवा हो गए, छोटा सा मुल्क होता है नेपाल, वहां से तैयारा अगवा होने के 3 मिनट बाद दुनिया को पता चल गया कि तैयारा अगवा हुआ है। अमरीका के 4 तैयारे इकट्ठे अगवा हो गए, पता नहीं चला जी, वो चारों उड़ के गए और जाके वर्ल्ड ट्रेड के साथ टकरा गए, पता नहीं चला जी। پھر دوسرا طیارہ 20 منٹ کے بعد جا کے ٹکرایا تو ان 20 منٹوں کے درمیان بھی ان کے پاس نہیں تھی طاقت کہ وہ روک سکتے 20 منٹ تھوڑے نہیں ہوتے اور ایک جا کے پینٹاگون کے اوپر جا کے گرا ایک کو انہوں نے رستے کے اندر جا کے کہیں مارا تو خامخواہ ان کا ایک روب اور ایک پریشانیاں اور ایک کہتے تھے ہم اتنا افغانستان آ رہے ہیں 3 مہینے میں ہمارا کام پورا ہو جائے گا آج 1.5 سال ہو رہے ہیں کام پورا نہیں ہو رہا الحمدللہ اور 1.5 صدیاں لگا لیں گے تو پورا نہیں کر سکیں گے انہیں پہاڑوں کے اندر مر جائیں گے اسی طرح عراق کا کہہ رہے تھے کہ صرف جی $6 بلین خرچ کریں گے ہم سی آئی اے کی رپورٹ تھی $6 بلین یعنی $6 ارب اور عراق کا مسئلہ ختم آج روزانہ $1.5 ارب خرچ ہو رہا ہے وہاں پر 1.5 بلین روزانہ بلا نارا خرچ ہو رہا ہے جہاں 6 بلین کی بات کی گئی تھی تو خامخواہ بس مضمون نبی نگار اٹھاتے ہیں اور انٹرنیٹ پہ بیٹھ جاتے ہیں اور اس میں سے وہ رپورٹیں لے کر جی انہوں نے یہ بنا لیا وہ بنا لیا مسلمانوں کا وہ ترا نکالتے رہتے ہیں تاکہ مسلمان ڈر کی وجہ سے اور کانپتے رہیں قرآن کا انداز دیکھو قل للذین کفروا ستغلبون کہہ دو ان کافروں سے کہ ان قریب تم مغلوب ہو جاؤ گے اور جہنم کی طرف ہانکے جاؤ گے وبئس المآب یہ ہے مضمون لکھنے کا طریقہ قد کان لکم آیۃ فی فئتین التقتا تمہارے لیے ایک بڑی نشانی ہے ایک نمونہ ہے ان دو لشکروں میں جو آپس میں ٹکرائے فئات تقاتل فی سبیل اللہ ایک لشکر ایسا تھا جو لڑتا تھا اللہ کے رستے میں واخرا اور دوسری جماعت ایسی تھی کافرۃ جو اللہ کی منکر تھی یرونہم مثلیہم رأی العین ان میں سے ہر جماعت دوسری جماعت کو اپنے سے 2 گنا دیکھتی تھی رأی العین کھلی آنکھوں سے دیکھنا واللہ یؤید بنصرہ من یشاء اللہ تعالیٰ قوت دے دیتا ہے اپنی نصرت کی جسے چاہتا ہے جسے چاہتا ہے اسے اپنی نصرت سے قوت دے دیتا ہے ان فی ذلک لعبرۃ لأولی الابصار بے شک اس میں بڑی عبرت ہے آنکھوں والوں کے لیے مسلمانوں کی تعداد غزوہ بدر میں بہت تھوڑی تھی 313 مسلمان تھے 70 اونٹ تھے ان کے پاس 2 گھوڑے تھے صرف 6 زرے تھیں اور 8 تلواریں یہ کل سامان تھا مشرکین کی تعداد 1000 تھی 700 اونٹ تھے اور 100 ان کے پاس گھوڑے تھے تو اللہ پاک نے یہ کیا کہ مختلف اوقات میں آنکھوں کے زاویے تبدیل فرمائے کہیں فرمایا وَيُقَلِّلُكُمْ فِي أَعْيُنِهِمْ اور کہیں فرمایا کہ يَرَوْنَهُمْ مِثْلَيْهِمْ رَأْيَ الْعَيْنِ مختلف تفسیریں علماء نے کی ہیں ایک تفسیر یہ کہ ہر جماعت دوسری کو اپنے سے 2 گنا دیکھتی تھی مثلا مشرکین کو نظر آ رہا تھا کہ مسلمان 2000 ہیں مشرک 1000 تھے نا تو ان کو مسلمان اپنے سے 2 گنا نظر آ رہے تھے یعنی 2000 نظر آ رہے تھے تو اس سے ان کا حوصلہ کمزور ہو گیا اور مسلمانوں نے دیکھا کہ مشرک ہم سے صرف 2 گنا ہیں یعنی ہم 300 ہیں تو وہ 600 ہیں تو اس سے مسلمانوں کا حوصلہ بڑھ گیا کہ زیادہ تعداد نہیں ہے ہم آسانی سے ان کا مقابلہ کر سکتے ہیں یہ ایک قول ہے ایک تشریح ہے جو بعض حضرات نے کی ہے دوسری واخرا کافرہ یرونہم مثلیہم رأی العین ایک جماعت کافر تھی اور یہ کافر جماعت اپنے آپ کو مسلمانوں سے 2 گنا دیکھتی تھی یعنی دیکھتے تھے کہ ہم تو مسلمانوں سے بہت طاقتور ہیں اس وجہ سے ہم آسانی کے ساتھ فتح حاصل کر لیں گے تیسرا یرونہم مثلیہم رأی العین مسلمان اپنے آپ کو اپنے سے 2 گنا دیکھتے تھے یعنی 300 تھے لیکن نظر آتا تھا کہ ہم گویا کہ 600 ہیں یا اس سے زیادہ ہیں تو مختلف اوقات میں مختلف حالات تھے ایک وقت ایسا تھا کہ اللہ پاک نے کافروں کی نظر میں دکھایا کہ مسلمان تو 300 بھی نہیں ہیں تو وہ ایک دم جذبے کے ساتھ انہوں نے حملہ کیا کہ تھوڑے سے ہیں تو ابھی ختم کر دیں گے لیکن بعد میں دکھایا کہ مسلمان دور دور تک نظر آ رہے ہیں ساتھ فرشتے بھی نظر آنا شروع ہو گئے تھے مسلمانوں کی آنکھوں میں کبھی کافروں کی تعداد بڑھا دی تاکہ مسلمانوں کے اندر ایک طرح کا یہ پیدا ہو کہ زیادہ تعداد میں کافر ہیں تو ہمیں محنت کے ساتھ لڑنا ہوگا اور کبھی بالکل تعداد ان کی تھوڑی کر دی تاکہ ان کے دل میں فکر اور خلفشار نہ رہے یہ اللہ پاک کرتے رہتے ہیں میدان جنگ میں جن ساتھیوں نے میدانوں میں جا کے جنگیں لڑی ہیں وہ اپنی کیفیات پر غور کریں کبھی دشمن بہت طاقتور لگنے لگ جاتا ہے کبھی دشمن بالکل کمزور لگنے لگ جاتا ہے کبھی صورتحال کیسی ہوتی ہے کبھی کیسی ہوتی ہے یہ اللہ پاک کے مختلف انداز ہیں چونکہ میدان جنگ میں اللہ کی رحمت خود موجود ہوتی ہے اللہ پاک خود موجود ہوتا ہے فرشتے نازل ہوتے ہیں تو مختلف اوقات میں مختلف طریقوں سے اہل ایمان کی نصرت کی جاتی ہے۔